नेपाल विद्यार्थी संघको 11 महाधिवेशन सम्पन्न गर्ने सिलसिलामा हामी त्यसैको सङ्घारमा जिल्ला अधिवेशनको लागि जुटिरहेका छौँ। जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि हामीहरूले झाम्रो जिल्लामा भएका सम्पूर्ण माविहरू, उच्च माविहरू, क्याम्पसहरूबाट प्रतिनिधि लिएर आएर क्षेत्रीय अधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म चरण पुग्ने चाहिँ यो चरण भएको कारणले हामीहरूले चाहिँ गत 29 गतेले साउनको 29 गते सम्पन्न एउटा बैठकले केन्द्रीय प्रतिनिधि ग्रुपमा जुन बैठक भएको थियो हामी चाहिँ भाद्र 7 गते जिल्लाका सम्पूर्ण क्याम्पसहरूको इकाइ अधिवेशन गर्ने निर्णय गरेका छौँ। यसै गरी 2070 भाद्र 10 गते गुल्मी जिल्लाका 3 निर्वाचन क्षेत्रहरूको क्षेत्रीय अधिवेशन एकै दिन सम्पन्न गर्ने गरी हामीहरूले त्यो निर्णय गरेका छौँ। त्यसको लागि हामी 3 निर्वाचन क्षेत्रमा नेपाल विद्यार्थी सङ्घ जिल्लाका समिति गुल्मीको तर्फबाट एक एकजना हामी प्रतिनिधि हामी तोकेर पठाएका छौँ। उहाँहरूले त्यो उक्त क्षेत्रहरूमा गएर समन्वय गरेर त्यहाँका इकाइ अधिवेशनहरू गराउने र क्षेत्रीय अधिवेशनको सम्पूर्ण तयारी गरी क्षेत्रीय अधिवेशनबाट जिल्ला अधिवेशनको लागि प्रतिनिधिहरू लिएर आउनुहुनेछ। एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्य समितिहरू बाहेक 30 चाहिँ प्रतिनिधिहरू जिल्ला अधिवेशनका लागि आउनुहुनेछ। क्याम्पसबाट सिधै जिल्ला अधिवेशनको लागि प्रतिनिधिहरू आउने व्यवस्था छ। त्यसैको सिलसिलामा क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्नको लागि क्षेत्र नम्बर 1 लागि पोषकान्त नेउपानेलाई जिम्मा दिएको छ। 2 क्षेत्रको लागि नेत्र पाण्डेलाई जिम्मा दिएको छ। त्यसै गरी क्षेत्र नम्बर 3 लागि निर्मला पन्थीलाई संयोजक तोकेर त्यहाँ क्षेत्रीय अधिवेशन सम्पन्न गरी गुल्मी जिल्लाको जिल्ला अधिवेशनको लागि प्रतिनिधिहरूको नामावली यहाँ लिएर आउनको लागि हामीहरूले निर्णय गरेका छौँ। यसै गरी 2070 भाद्र 12 र 13 गते चाहिँ गुल्मी जिल्लाको सदरमुकाम तम्गासमा जिल्ला अधिवेशनको 12 गते उद्घाटन गरिनेछ र त्यो उद्घाटन सँगसँगै 13 गते बन्द सत्रको कार्यक्रम रहेको छ। बन्द सत्रबाट नयाँ कार्य समितिको चयन हुनेछ। जस्तो मैले यहाँ अलिकति कोट्याउन चाहे, तपाईँ जति बेला अध्यक्ष हुनुहुन्थ्यो त्यति बेला काङ्ग्रेस 2 थियो होइन, एउटा तत्कालीन नेपाली काङ्ग्रेस संस्थापक भइहाल, अर्को चाहिँ तत्कालीन नेपाली काङ्ग्रेस प्रतन्त्री थियो र त्यति बेला देउबा पक्ष हुनुहुन्थ्यो, उहाँले नेतृत्व गर्नुभयो। त्यति बेला तपाईँ कृष्ण हरियाल हुनुभयो अध्यक्ष, पछि अनि उच्च संस्थापन पछितिर प्रेमपुन हुनुभएको थियो, पछि तपाईँ अनुमोदित हुनुभएको संयुक्त भइसकेपछि के थियो भने पार्टी एकीकरण भइसकेपछि 2 सङ्गठनको अध्यक्षहरूमध्ये एउटा अध्यक्ष हुने र अर्को कि सह अध्यक्षको रूपमा स्वीकार गरेर बस्ने होइन भने बाहिरिने, जुन चाहिँ यो पार्टी मिल्दाखेरि त्यो खालको भावना थियो, त्यो खालको सहमति भएको थियो। त्यही अनुरूप प्रेमपुन तत्कालीन नेवी सङ्घको चाहिँ अध्यक्ष हुनुहुन्थ्यो, म अर्को नेवी सङ्घको अध्यक्ष थिएँ। हामी 2 बिचमा चाहिँ नेगोसिएसन हुँदा म चाहिँ जिल्ला अध्यक्ष भएर प्रेम दाई बाहिर रहनु भयो र त्यो सम्पूर्ण कार्य समिति 2 कार्य समिति तत्कालीन चाहिँ 2 नेवी सङ्घको कार्य समिति अहिलेसम्म छ र यो नेतृत्व परिवर्तनको दिशामा पनि पार्टी एकीकरण पछाडिको पहिलो अधिवेशनको भएको हिसाबले पनि यो जिल्ला अधिवेशनलाई विशेष महत्त्वका साथ हामीहरूले लिएका छौँ। जस्तो 7 लगभग मेरो विचारमा 7 अधिवेशन हुँदैछ तपाईँहरूको, अहिले पनि तपाईँको पार्टी एकता पश्चात पनि अहिले पनि खेमा खेमा छ भन्छन्, कतै यसमा त्यस्तै खालको विवाद त आउँदैन हाम्रो जिल्लामा? विशेष गरी म तपाईँलाई गर्वको साथ भन्नुपर्छ, पार्टी विभाजनको बेला होस् या पार्टी एकीकरणको बेला होस्, हामी 75 जिल्लाकै नमुना जिल्लाको रूपमा गुल्मी जिल्लाको नेवी सङ्घलाई हामीले अगाडि लिएर गएका छौँ। हामी विभाजन हुँदाखेरि पनि हामी जोइन्ट संयुक्त रूपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हामी भाग लिएका थियौँ, त्यही अनुरूप हामीले सफलता पनि हासिल गरेका थियौँ। र चाहिँ तपाईँको पार्टी एकीकरण हुने कुरा या नेवी सङ्घको चाहिँ एकीकरण गर्ने कुरामा पनि हामी अत्यन्तै सौहार्दताका साथ हामीले यो कार्यक्रम सम्पन्न गरेका थियौँ र अब अहिले नेपाल विद्यार्थी सङ्घ गुल्मीको हकमा कुनै पनि गुटको उपगुटको गुन्जाइस छैन। यहाँ कुनै सुशील पक्ष, यो देउबा पक्ष, यो रामचन्द्र पक्ष भन्ने कुनै खालको पनि गुन्जाइस हामीमा छैन, हामी सबै एक छौँ, एकताबद्ध तरिकाबाट अधिवेशन सम्पन्न हुन्छ। र एउटा कुरा स्वाभाविक कुरा के भने, जब निर्वाचन हुन्छ 2 बाक्स थापिन्छ अनि पक्ष र विपक्ष अटोमेटिकली हुन्छ, यसलाई नेचुरल्ली लिनुपर्छ जस्तो मलाई लाग्छ। अनि पछि यो सहमतिमै टुङ्गिनेवाला छैन, निर्वाचनमा पनि जान सकिन्छ। अनि 7 त सम्हाल्नु भयो, अब फेरि पनि हाँक्ने विचार छ कि छोड्ने विचार छ नि? होइन, पुनर्ताजगी गराउन खोज्नुभयो। कुनै टाइममा म जिल्ला अध्यक्ष बन्ने गर्दा हामी महाधिवेशनमा भाग लिँदा 75 जिल्लाकै कान्छो अध्यक्ष हुँ जस्तो लाग्थ्यो, अहिले म पनि त्यसमा त्यहाँ फेरि बुढो विद्यार्थी नेतामा गनिन थालिसकेँ। यो लाजले श्रमले पनि यो नेविसँगमा दोहोरिन्छु भन्ने कुरा त पटक्कै छैन, मेरो छैन। यो हस्तान्तरण नै गर्ने हो नयाँ पुस्तालाई, नयाँ पिँढीलाई यो सम्पूर्ण जिम्मेवारी, यो कार्य समिति सम्पूर्ण हस्तान्तरण गर्ने म दोहोरिन्न। बरु केन्द्रीय समितितिर अलिकति त चाहिँ निर्वाचन लड्नु पर्ला भन्ने सोच चाहिँ छ, तर जिल्लामा दोहोरिने कुनै सोच छैन। तपाईँहरूको अधिवेशन सौहार्दपूर्ण रहोस्, हाम्रो पनि शुभकामना। धन्यवाद।